अनि गुल्मीसँग तपाईँको साइनो जुन बिरबासमा रुन्का द उच्च माध्यमिक विद्यालय छ त्यसका पूर्व शिक्षक पनि हुनुहुन्छ गरे ठाकुर प्रसाद खनालजी, उहाँको छोरा भास्कर खनाल होइन? मेरो आदरणीय सम्धीज्यू यहाँ आउनुहुन्थ्यो अनि उहाँले हाम्रा गतिविधिहरू देखिरहनुहुन्थ्यो अनि सम्धीज्यूले पनि आग्रह गर्नुभयो एकचोटि हाम्रो गाउँमा पनि त केही गर्नुपर्छ भन्नुभयो अनि उहाँले चाहिँ के बोक्नु भएको थियो भने पहिले यो हाम्रो गाउँमा चाहिँ अब चालिस हजारजनालाई टेलरिङको चाहिँ तालिम दिउँ भनेर चाहिँ एउटा प्रस्ताव दिनु भएको थियो तर मैले अलिकति डाइभर्ट गरेर तपाईँको यो समय सन्नको चापै के हुन्छ अहिले ब्युटिसियनहरूको बाहिर पनि काम पाउने र स्वदेशभित्र पनि थुप्रै एउटा काम पाउने चाहिँ नि एउटा त्यस्तो अवस्था बनेको छ। हामीले तालिम दिनु ठुलो कुरा होइन, तालिम पछि उनीहरू आत्मनिर्भर हुनुपर्छ त्यसरी यो चाहिँ गर्न सम्झिन्छु भनेर अनि हामीले त्यो काम गऱ्यौँ र 28 जना हामीले त्यो रुङ्गा दबकै एउटा ब्लकमा चाहिँ 28 जनालाई हामीले तयार गरेर अस्ति 16 गतिबाट उहाँको कार्यक्रम पनि सम्पन्न भइसक्यो र अहिले केही नानीहरूले अहिले अब दोकान खोल्ने सब तयारी। अनि गुल्मीमा केही काम गर्न सकिने अवस्था छ? एकदमै हामी अगाडि बढ्दैछौँ, अब अलिकति समय लाग्नेछ मलाई किनभने यो जुन चेपाङ बस्तीको यो प्रोजेक्ट सक्नलाई अलिकति समय लाग्छ। अब अलिकति आर्थिक काम त गर्न सकिन्थ्यो होला, अब आर्थिक भार चाहिँ ज्यादै हुने गर्दा अब अलिकति यो चेपाङहरूको चाहिँ काम प्रोजेक्ट सकेर हामी त्यता ड्राइभर हुने खोज्दैछौँ। सबै कार्यक्रम निटमा मैले कुरा काटेँ, हामीले गरेका सबै प्रोग्रामहरू अलि रिमोट एरियामै हुने गर्छन्, राजधानीमा सडक सुरक्षा मात्रै हो, अरू गर्दैनौँ। चेपाङ जस्ता सीमान्तकृत जनतालाई राज्यले एउटा बास बनाउन नसकेको अवस्थामा आज एउटा व्यक्तिले लक्ष्मी प्रतिष्ठानले त्यसरी घर बनाइदियो होइन, आयार्जनको बाटो खुलाइदियो भनेपछि राज्य चाहिँ यस्ता कुरामा अलि निरै नै देखिन्छ है? राज्य भन्दा पनि राज्यलाई समातेर होल्ड गरिरहनु भएकाहरूको कमजोरी हो त्यो। अब राज्यले चाहिँ आफ्नो जनतालाई सबै राम्रो देख्न चाहन्छ होला, राज्यको हरेक देशको त्यो एउटा महसुस गर्नुपर्छ होइन, तर अब अलिकति जिम्मेवार निकायको मान्छेहरूको केही कमजोरी हो, तर पनि यसमा पनि हाम्रो प्रोग्राममा पनि अलिअलि राज्यले सहयोगको कुराको सहयोग लिएर आएर जस्तै ती प्रत्येक घरमा टुकी बलेको थिएन एकैचोटि सोलर प्यानलहरू हामीले अहिले सबै घरमा बल्छ, अहिले 50 दिने परिवार त्यहाँ जाने सोलर प्यानल सहित खोजिरहेछन् र म भोलि पनि जाँदैछु त्यो सँगैको अर्को गाउँमा तपाईँको 57 खानमा अर्को सोलर लिएर जाँदैछु र राज्यले नै एनटिसीको टावरको पनि व्यवस्था गर्यो र खुसीको कुरा अहिले हामी 8 घन्टा हिँडेर जानु उकालो चढ्नुपर्छ। आजैको दिन ठ्याक्कै कस्तो तपाईँको मेरो यो कुराकानीको एउटा शुभ अवसर भएर आजकै दिनबाट त्यहाँ सडक खन्न सुरु भयो त्यो पनि राज्यले नै गरेको हो। अब यसमा केही बाहिरबाट चाहिँ सपोर्ट गर्नुभएको छ, आर्थिक रूपमा यस्तो केही पनि छैन र त्यहाँ प्लान बनाएर पनि केही गरेको जस्तो लागेन। अनि बनाउनु भएको छ नि अर्को गीत जो मेरो माइलीले दिएको अमूल्य भएर मैले लेखेको छु। अब यो मैले के फिल गरेको थिएँ भने तपाईँको के भन्छ जीवन मेरो बगाइ लग्यो चैत मासको भेल, त्यो मौसमको भेल थियो चैत मासको भेल थियो बगाउँदाखेरि मैले केही भावमा भएर एउटा गीत लेखेको थिएँ र जसलाई मदन गोपालले चाहिँ नि जीवन मेरो बगाइ लग्यो चैत मासको भेलले हुन्छ त त्यही गीत सुनाइदिउँ है त। तपाईँका ती दुवै छोराको 9 महिनाको अन्तरमा ज्यान गयो सडक दुर्घटनामा, तपाईँ भोटे कोसीमा जब गाडी लिएर हाम फाल्दै हुनुहुन्थ्यो सपरिवार, त्यति बेला तपाईँलाई बाँच्ने साहस कसरी दियो र त्यति बेला कुन गीत तपाईँले रच्नु भयो? त्यतिखेर गीतभन्दा पनि मलाई एउटा घटना के भयो भने गोर्खामा एउटा गाडी दुर्घटना भएको र एकजना मान्छेले टुक्रै त्यहाँ रेस्क्यु गरिरहेको कृषि देखिन्थ्यो, अरू एउटा चिपिङको लागि अब एकदम तर्दैरहेको त्यहाँ कुनै पनि स्वास्थ्य प्रस्ताव नभएको अवस्था थियो र लक्ष्मीले त्यो टेलिभिजन हेरिरहेकी थिइन्, उनले एकै शब्द भनिदिनु हेर्नुहोस् न यस्तो विपदमा परेका मान्छेहरूलाई उद्धार गर्नको लागि हामीले त्यस्तो ठाउँमा एउटा कुनै स्वास्थ्य संस्थाहरू एउटा स्थापना गरेर छोराहरूको नाम राख्न पाए पनि छोराहरू पनि जीवित हुन्थे मान्छेहरूलाई पनि उपचार हुन्थ्यो भनेर उनले भनिन् र मैले र तिमी नरौ साँच्चीकै म तिम्रो साथमा छु र अबदेखि लक्ष्मी प्रतिष्ठान तिम्रै नामबाट यो संस्था हामीले स्थापना गरेर तिम्रो छोराहरूलाई सबै पुनर्जन्म गराउनेछु भनेर मैले कमिटमेन्ट गरेँ। त्यसपछि हाम्रो त्यो मर्ने परिकल्पना रिटायर भएको थियो र हामी सोसल सेक्टरतिर टर्न गरेका थियौँ। भनेपछि जीवन कहिले उकाली कहिले ओह्राली होइन त? हजुर एकदम एकदम एकदमै जिन्दगी कहिले उकाली छर्छ जिन्दगी कहिले ओराली छर्छ जिन्दगी कहिले उकाली छर्छ जिन्दगी हरे कदम कदममा हरे कदम कदममा घट्छ जिन्दगी यो गीत पछि अब म एकचोटि तपाईँको धर्मपत्नी हुनुहुन्छ लक्ष्मी गौतमजीसँग म कुराकानी गर्न सक्छु? ल बोलाउनुहोस्। हुन्छ हजुर नमस्कार लक्ष्मीजी। तपाईँको जुन दुई छोराहरू एकैसाथ नौ महिनाको अन्तरमा गुमाउनु भयो, मर्न भनेर भोटेकोसीमा हाम फाल्न पनि जानुभयो, त्यसपछि तपाईँले समाज सेवाको क्षेत्रमा यो देशकै लागि एउटा उदाहरण र नमुना काम जुन देखाउनु भएको छ, अहिले तपाईँले कस्तो महसुस गर्नु भएको छ? हजुर भइसकेपछि अब हामीले जति रोए जति कराए पनि हामीले फर्कन नसक्ने रहेछ, अनि नसक्ने हुनाले अब के चाहिँ गर्दा अब हामीले बाँच्नु पनि अब पर्छ, नहुनेलाई हुनेलाई पनि बचाउनु पर्छ भन्ने निर्णय गर्यौँ। अनि उहाँलाई पनि मलाई उहाँले एकदम साथ दिनुहुन्थ्यो, उहाँलाई नै मैले साथ दिन्थेँ। अनि सानो छोरी पनि एउटा थिइन्, छोरा थिए, सानो बाबु पनि थियो, उसलाई पनि अब बचाउनुको जिज्ञासा गर्नै पर्छ भन्ने एउटा प्रतिज्ञा नै जस्तै गरे। जुन कान्छो छोरा हुनुहुन्छ नि उहाँको शुभ नाम के रे? कृष्ण। कृष्णजीले अहिले तपाईँलाई प्रतिष्ठानमा सघाउने गर्नु भएको छ कि छैन, के गर्दै हुनुहुन्छ? हजुर हजुर। अनि जुन तपाईँको छोरी सरस्वतीजी पनि त्यो प्रतिष्ठानसँगै जोडिनु भएको छ कि छैन? ए हजुर हजुर। तपाईँहरूको जुन जीवन कथाले अरूलाई के उत्प्रेरणा जगाउँछ भने, मान्छेलाई कुनै विपद पर्यो अथवा कुनै वियोग पर्यो भने मान्छे आत्महत्या गर्न हुँदैन, साहस बटुल्नु पर्छ र त्यसलाई चाहिँ नि शक्तिमा बदलेर समाज सेवाको क्षेत्रमा केही गर्नुपर्छ भन्ने प्रेरणा जगाएको छ तपाईँको जीवन कथाले। अहिले तपाईँ आफैलाई अब यस्तो गर्न पाए हुन्थ्यो भन्ने के कुरा लागिरहेछ तपाईँलाई? अब भन्नै सक्ने भनौँ कि भन्न सक्ने भनौँ, जस्तो छ अब मैले मेरो छोरा त म कहिले भेट्न सक्दिनँ भनौँ, अनि अब सधैँ सामा हामी लिएर हिँड्नु एकदम सक्छौँ। बाबुहरूलाई फोटो बोकेर हेरेपछि हाम्रो सरस्वती सधैँ छन्, केही भएको छैन जस्तो लाग्छ। हजुर यो न्यास र तिम्रो तस्विरमा आज श्रद्धा सुमनका दुई थोपा आँसु बोलको गीत छ नि तपाईँले समर्पित गर्नुभएको, त्यो गीत चाहिँ सुनाइदिउँ है श्रोतालाई। अनि लक्ष्मीजी, तपाईँले जुन पुत्र वियोगको जुन पीडा खप्नु भयो होइन, र पनि समाज सेवाको क्षेत्रमा लक्ष्मी गौतम आज धेरै अगाडि हुनुभयो, अरूलाई के भन्न चाहनुहुन्छ? यो पीडा कसैलाई नपरोस् र आमा बाउलाई कसैलाई यो पीडा नपरोस् भन्ने एकदम अगाडि बढाइरहेका छौँ हामीले। सबै अब अरूका बच्चाहरू डाङ्गा भोका देख्यो भने मेरो छोरा, अरूको घरमा आगो बढ्यो भने मेरो छोराले गरिदिएको मेरो छोरा खुसी भएको जस्तो हामीलाई अनुभव आउँछ, त्यो लाग्छ एकदम। त्यसमा चाहिँ अब दुईजना छोरा गुमाएर हजारौँ छोरा पाएको छौँ, एउटा गर्व नै लाग्छ अहिले। तपाईँले दुईटा छोरा गुमाउनु भयो तर आज नेपालमा हजारौं छोराहरू अनि छोरीहरू जन्माउनु भयो, किनभने धेरैले घाँस बाँस कपास पाए तपाईँबाट, जुन गर्नु भएको छ यस्तै कार्य चाहिँ अरूले पनि गरून समाज सेवाको क्षेत्रमा। तपाईँको माइती चाहिँ कहाँ रे? ए हजुर हजुर, हस् आज तपाईँसँग कुरा गर्ने ठुलो धोको थियो। मैले प्रिन्ट मिडियाहरूमा देख्थेँ तपाईँहरू दुईजनासँग कहिले कुरा गर्न पाउला भन्ने मैले सपना साँचेको थिएँ, यो आज मेरो पुरा भएको छ। तपाईँ समाज सेवाको क्षेत्रमा अझ धेरै प्रगति गर्दै जानु होला। अब मलाई पुनः तपाईँको श्रीमान विष्णु गौतमलाई फोन दिनुहोस् त। हजुर, छोराको वियोग पछाडि जुन प्रगति गर्नुभयो, आज गरिब जनता पछाडि परेको समुदायका उसमा खर्च गर्नुभयो होइन, यस्तै खालको काम अरूले पनि गरून् भन्दै अन्त्यमा तपाईँ के भन्न चाहनुहुन्छ? मेरो चाहिँ सबै तपाईँ मार्फत सबै साथीभाइहरू आदरणीय नेपाली जनहरूसँग मेरो अनुरोध छ, म कुनै पनि दुर्घटनाबाट नर्भस भएर मैले सोचेको जस्तै गलत कुराहरू सोच्नु राम्रो होइन। हजुर, अब घटना हुने गर्छ, पीडा झेल्नु पर्छ, हाम्रो यो जीवन पनि एउटा पात्र हो, यसमा जे पर्छ दुःख या सुख त्यो स्वीकार्नु पर्छ, कसैले पनि हिम्मतमा हारिकन अगाडि बढौँ, बरु हामीले केही दुःख पायौँ भने यसरी पवित्र कामले थुप्रैलाई रूपान्तरण गर्न सकिँदो रहेछ। आज हामीले दुईजना छोरा गुमायौँ तर यतिखेर हाम्रा साथमा दसौँ हजार छोरा छोरीहरूको माया छ, संसारभरिबाट सहयोगको उयो छ। अब हामी अहोरात्र कुनै पनि संस्थाको प्रकारमा नदबिकन हामी स्वतन्त्र रूपले काम गर्न पाएका छौँ, थुप्रै जीवन सहज हुनु बन्न सफल भएको छ, त्यो चाहिँ खुसी लाग्छ। र अरू विपदमा पर्नुभएकाहरूलाई पनि म यही अनुरोध गर्दछु, यसलाई माया गर्नुहुने थुप्रै दाजुभाइ दिदीबहिनीहरू खास गरी विदेशमा बस्नुहुन्छ, तपाईँहरूले यसलाई माया गर्नुहुन्छ, पल पल यसलाई सम्झेर पर्खिनु भएको छ। आज खाडीमा 40 छोराहरू हुनुहुन्छ, भाइहरू हुनुहुन्छ होइन, सबैले देशलाई माया गर्नु संयुक्त बनेर केही न केही आफ्नो भूमिकाबाट आफ्नै देशलाई यो सम्पूर्ण प्रकृतिले अथवा दिएको देशलाई रूपान्तरण गर्न सहकार्य गरौँ, यही नै मेरो अनुरोध छ। हामीसँग जे छ त्यसलाई प्रयोग गरेर सम्पूर्ण बनाऊ, सभ्य बनाऊ, आफ्नो पन आफैमा खोजौँ। त्यही त विष्णु गौतमजी, यो ओझेलका खबर पनि त्यस्तै कार्यक्रम हो, जसले उपचार पाएका छैनन् त्यस्ता मान्छेहरूको जीवन रक्षाका लागि सहयोगको अपिल सम्बन्धी खबर, त्यसपछि घरवास नभएकालाई पनि थुप्रैलाई घरवासको व्यवस्था लागि हामीले उठान गर्दै आइरहेका छौँ। यहाँको संस्थाले पनि यो ओझेलका खबर हामीले अनलाइन मार्फत हामीले छोडेका हुन्छौँ, अनलाइनबाट तपाईँले सुनिदिएर त्यस्ता व्यक्तिहरूको उद्धार गरिदिनु होला, हामी त्यही आग्रह गर्दछौँ। हामीले यो ओझेल खबरमा विशेष गरी कल्याणकारी पत्रकारिता सुरु गरेका छौँ, यसलाई तपाईँहरूले पनि फलोअप गरिदिनु होला है। एकदम म सधैँ तपाईँहरूको साथमा रहनेछु, तपाईँहरूको यो भिजनमा त्यसको एउटा पात्र बनेर म कहिले पनि किन अगाडि बढिरहनेछु। हजुर, मेरो तपाईँलाई अब यो मौका दिनुभयो, एकदम तपाईँहरूप्रति एकदम आभारी छु, एकदमै गाउँ छ, हामी यसै गरी सहकार्य गरेर अगाडि बढ्न सकौँ। अब तपाईँले औषधी उपचारको कुरा गरिहाल्नुभयो, हेर्नु दुःख पाएका मान्छेहरूको कुरा गर्नुभयो, र यस्तो च्यारिटीमा पनि यो वर्ष मात्रै हामीले थुप्रैजनालाई यस्तो च्याम्पेनहरू गरेर उ गरिरहेको छु, म तपाईँलाई यतिजना पनि भन्न सक्दिनँ किनभने थुप्रैजना गऱ्यौँ, कमसेकम 50-60 हामीले सपोर्ट पुऱ्याएका छौँ, साथीभाइहरूलाई आग्रह गरेर कतिको उपचार भएका छन्, एकजना मात्रै डेथ भएको घटना छ, बाँकी सबैजना उपचारपछि घर फर्किनु पनि भएको छ, यस्तै हो। हुन्छ, आगामी दिनमा पनि तपाईँले समाज सेवाको क्षेत्रमा अझ उल्लेखनीय योगदान पुर्याउँदै जानु होला। तपाईँ एउटा वास्तवमा गरिब पछाडि परेका समुदायको एउटा पिता हो, राज्य हो भन्छौ हामी त, किनभने तपाईँले त्यो राज्यले गर्न नसकेको काम गर्नु भएको छ। तपाईँ एउटा त्यस्ता व्यक्तिहरूको त्यस्ता समुदायहरूको राज्य हो, तपाईँले आगामी दिनमा पनि सहयोगको क्षेत्रमा अझै हात बढाउँदै जानु होला र हामीले पनि यस्ता कुराहरूलाई उठाउँदै जानेछौँ। राष्ट्रिय एउटा सम्मानको व्यक्तित्व आज विष्णु गौतम र तपाईँकी धर्मपत्नी लक्ष्मी गौतमको जीवनलाई आज हामीले ओझेलका खबरको यस जीवनको गोरेटम उठाउन पायौँ, हामी गर्वित छौँ भन्दै बिट मार्न चाहन्छु है त। धन्यवाद चेन्जू, अन्तिममा त्यही हो, हामी सहकार्य गरौँ, हाम्रो देशलाई सबैजनाले गरेर जोगाउँ, यहाँ हामी दलित या तल या पछाडि परेको भन्दा पनि सबैजनाको देश हो, साझा देश हो, कसैले मेरो भन्न पाउँदैन, हामी सबैजना एउटै नेपाली हौ र नेपाली भएर सबैजना अगाडि बढौँ, सबैले सम्मान साथ पाक्न पाउनुपर्छ, कसैले कसैलाई जगाउनु पाइँदैन, त्यसको लागि हामी सहकार्य गरौँ, हामी त्यो एउटा क्रान्ति जारी छ। हुन्छ विष्णु गौतमजी, अहिले छुट्टिन चाहन्छु है त। धन्यवाद हजुरलाई, धन्यवाद हजुरको ओझेलको खबर मार्फत यति धेरै श्रोता पुऱ्याइदिनु हो, यो म कहिले बिर्सने छैन, र तपाईँहरूले मालिकको परोपकारी पत्रकारितालाई म हरेक एकदमले योसँग कतै न कतै म प्रचारमा रहनेछु। हस्, हामी अपेक्षा राख्दछौँ, हस् त है त। मेरो पनि धन्यवाद। हस्, अब अरूका बच्चाहरू दाङ्गा भोका देख्यो भने मेरो छोरा अरूको घरमा आगो बढ्यो भने मेरो छोराले गरिदिएको मेरो छोरा खुसी भएको जस्तो हामीलाई अनुभव आउँछ। एउटा व्यक्तिसँग कति सम्पत्ति हुन्छ, एक दिन थियो अब बिदा माग्नु पूर्व पत्राचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँ ठाउँको ओजेलका खबर बनाउन चाहे 98 570 61 530 सम्पर्क राख्नुहोला भन्दै यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।